Hello, hi, Islam, namaste, I'm back after 1 week on this program. This is time for program Pop Gallery. Right now, control room bada technically support Firex, su technician partner Raj Paudel ko, Masud Bhai ko, Dil ko saathi Raj Zan Dil Grung, ani sunde hununcha Radio Arpan 104.5 MHz. Well, friend, every Saturday after 1 PM, Arpan Khabar, I'm here on this program. Pop Gallery, Radio Arpan 104.5 MHz and www.radioarpanblogspot.com मा एकैसाथ उपस्थित हुने गर्दछौँ र नेपाली पप आर्टिस्टहरूको बारेमा इन्फर्मेसन नेपाली पप आर्टिस्टसँगको कुराकानीहरू लिएर आउने गर्दछौँ प्रोग्राम पप ग्यालरीमा र आज पनि मसँग तपाईँको लागि रमाइलो गर्नको निमित्त चारवटा नेपाली पप सङ्घहरू लिएर आएको छु. आज म तपाईँको माझमा रहेर अभय सुब्बाको सठिक इन्फर्मेसन राख्छु, सँगसँगै डिजे नवाङ, डिजे नवाङ भनेर अलिकति चिन्न गाह्रो पनि भयो होला तपाईँलाई, डिजे जोन को बारेमा पनि सठिक इन्फर्मेसन तपाईँको माझमा राख्छु. तर त्योभन्दा अगाडि तपाईँको लागि फर्स्ट नेपाली पप सङ प्ले आउट गर्छु, सुगम पोखरेलको सूत्र एल्बममा रहेको साथी. जसलाई म आफ्नो भन्न सक्छु, हृदयका सबै कुरा खुलेर भन्न सक्छु, मेरो दुःखमा रोइदिने, मेरो खुसीमा हाँसिदिने, मेरो दुःखमा रोइदिने, मेरो खुसीमा हाँसिदिने. सबैभन्दा माथि छ मेरो एउटा साथी छ, मेरो एउटा साथी छ. कोही त छ जसमा म भर पर्न सक्छु, आँखा छिमी उसलाई विश्वास गर्न सक्छु, मेरो गल्तीलाई सच्चाइ दिने, मेरो जीवमा रमाइदिने, मेरो गल्तीलाई सच्चाइ दिने, मेरो जीवमा रमाइदिने. सबैभन्दा माथि छ मेरो एउटा साथी छ, मेरो एउटा साथी. हो ओके, मेरो एउटा साथी छ सुगम पोखरेल एल्बम सूत्रमा रहेको सङ्ग तपाईँको माझमा प्ले आउट गरिसकेको छु. वेल फ्रेन्ड, मैले तपाईँलाई भनिसकेको छु हवाई सुब्बाको बारेमा सठिक इन्फर्मेसन अनि डिजे जोनको बारेमा सठिक इन्फर्मेसन राख्छु भनेर. सुरुमा राख्छु हवाई सुब्बाको तिम्रो लागि अनि सिरीमा सिरी जस्ता हिट नम्बरहरू नेपाली मार्केटमा ल्याइसकेका अभय सुब्बा, नेपाली सिङ्गर फ्रम दार्जिलिङ इन्डिया, इज अ गुड सङ्ग राइटर, सिङ्गर एन्ड म्युजिसियन. सी इज वान अफ द रिनाउन रक ब्यान्ड सिङ्गर इन नेपाली म्युजिक इन्डस्ट्री. अभय ह्याड कम्प्लिट हर स्टडी इन एलएलबी फ्रम एसटी जाभियर्स इन मुम्बई. सी इज अल्सो अ वेल एक्सपिरियन्स आरजे. सी ह्याड वर्क इन टाइम्स एफएम एन्ड दिल्ली एन्ड हिट्स एफएम हियर इन नेपाल. दुईवटै रेडियोमा चाहिँ आफ्नो वर्चस्व कायम राखेर आफ्नो आवाज बुलन्द पारिसकेका अभय सुब्बा को बाबा वाज द मेन इन्सपाइरेसन फर हर इन इन्भल्भ इन म्युजिक सिन्स चाइल्डहुड. बचपनदेखि नै, सानै उमेरदेखि नै आफ्नो बाउबाट प्रेरित भएका यिनी नेपाली म्युजिक इन्डस्ट्रीमा निकै नै चर्चा बटुल्न सफल भइरहेकी छिन्. बिफोर मेकिङ अन रक ब्यान्ड अभय एन्ड द स्टिम इन जोन्स, सी ह्याड वर्क विथ सम रक ब्यान्ड्स लाइक रेड स्काई वाइल्डर्स एन्ड पञ्चतावा. इन द बिगिनिङ हर ब्यान्ड अभय एन्ड द स्टिम इन जोन्स ह्याभ गिभन सम पपुलर नेपाली म्युजिक लाइक तिम्रो लागि, अन्तिम पत्र, आएको छु एन्ड सम अदर्स. वेल फ्रेन्ड, अभय सुब्बाको बारेमा तपाईँको माझमा सठिक इन्फर्मेसन राखिरहेको छु. अभय इज इन्ट्रेस्टेड अन राइटिङ सङ एन्ड प्लेइङ पियानो टु. सी फर्म हर ब्यान्ड अभय एन्ड द स्टिम इन जोन्स विथ हर फ्रेन्ड्स अन 2 January 2003. Her band name is motivated from the beauty of Darjeeling as it is famous for Himalayan railways with steam engines. Before releasing their band, they used to play live programs in hotels and long bars in Darjeeling. Well, friend, tapaiko majhma abhay subhako sathik information rakhisake. Aba bhane tapaiko majhma feri pani next song play out garnu parne huncha. Yo song pachi hamii short commercial break tarfa pani lagchhau. Yeti bela pani tapaiko majhma rakhdai chu. Shadows band ko prakriti album ma raheko song yesari ma yespachi sathik vyavsayik vishram tarfa pani lagchhau. Radio Arpan 104.5 megahertz sangai rahnu hola. छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर. टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ. छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण. यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्. सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन. फोन 056-560-341, एम्बुलेन्स 98-455-64-222.

शत प्रतिशत ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार, जाडोक्ति खान छुटाउने, 10 केजी सम्म शरीरको मोटोपन घटाउने इजी स्लिम ची एट डाइट लिप्रो मेटा स्लिम, 4 इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप, 10 केजी सम्म मोटोपन बढाउने बिडिफी, कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर, चौरीपना हटाउने ल्यान्कम क्रिम, अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक, अनुहारको चाया पोतो 24 एन्जेलिप क्रिम, हाड जोड्नी नसा च्यापिएको बात समस्याको लागि सन्धि सुधार तेल, स्तन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम, यौन सम्बन्धी समस्याको लागि आयुर्वेदिक उपचार, साथै हामी कहाँ टेली ब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ। सम्पर्क नापतौल बजार एन्ड न्यू टेली सप, रत्नगर एक बकुलहर, रेडियो अर्पण सँगै प्रोप्राइटर तारा खड्का, फोन नम्बर 0556-62-282, मोबाइल 98453-41-405, साथै फ्री होम डेलिभरी को पनि व्यवस्था छ। रेडियो अर्पण 104.5 MHz। ओके, वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक। ब्रेक पछि फेरि पनि उपस्थित भइसकेको छु। रेडियो अर्पण 104.5 MHz प्रेजेन्ट प्रोग्राम पप ग्यालरीको बाँकी एपिसोडमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल, सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz। तपाईँ भर्खर मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो फर एभर एन्ड फर अल रेडियो अर्पण 104.5 MHz। सँगसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.blogspot.com। एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी। पप ग्यालरीमा हामीले दुईवटा नेपाली पप सङ प्ले आउट गरिसकेका छौँ भने नेपाली सिङ्गर रक सिङ्गर अभय सुब्बाको सठिक इन्फर्मेसन पनि राखिसकेका छौँ। अब मसँग दुईवटा नेपाली पप सङ बाँकी छ अनि डिजे जोनको बारेमा सठिक इन्फर्मेसन बाँकी छ। डिजे जोनको सठिक इन्फर्मेसन राख्नुभन्दा अगाडि रस एल्बमबाट एउटा सङ राख्छु, अग्लिजको माया। माया निकालेर निकालिन बिर्सन खोज्छु तिमीलाई जतिमा याद तिम्रो आउँछ जति सम्झिन्छु तिमीलाई सपनीमा खोजी हिँड्ने गर्छु बिपनीमा होइन दिदिनको माया यो माया हो जुनी जुनीको माया बसाएर बसिन्न माया निकालेर निकालिन्न बिर्सन खोज्छु तिमीलाई जतिमा याद तिम्रो आउँछ जति सानोको शर्मा आफूलाई सरी पालाहरूलाई छेकुक सरी म आकालाई बुझाउ सरी मेरो चिन्न माया निकालेर निकालिन्न बिर्सनको छु तिमीलाई जतिमा याद तिम्रो आउँछ जति याद तिम्रो आउँछ जति ओके माया बसाएर बसिन्न रियल्ली इट्स अ फिलिङ फ्रम सल एकदम मनैदेखि निस्कनु पर्छ माया बस्नको लागि द अग्लिजको रस एल्बममा रहेको सङ माया तपाईँको लागि प्ले आउट गरिसकेको छु भने अब डिजे जोनतर्फ लाग्नुपर्ने हुन्छ आज डिजे जोनमा म डिजे नवाङको बारेमा सठिक इन्फर्मेसन राख्ने प्रयास गर्दछु जसले गर्दा तपाईँलाई पनि तपाईँ कुनै इभेन्ट गर्दै हुनुहुन्छ पार्टी गर्दै हुनुहुन्छ भने त्यहाँ एउटा रमाइलो वातावरण सिर्जना होस् भन्ने हेतुले चाहिँ मैले तपाईँलाई यो डिजे जोनमा डिजे नवाङको बारेमा सठिक इन्फर्मेसन दिन लागिरहेको छु नवाङ शेर्पा 27 इयरका हुन् सुरुमा डिस्कोतिर जान्थे डिजेले बजाएको हेर्न रमाइलो लाग्थ्यो उनलाई आफ्नो इच्छा पनि त्यस्तै भएकाले उनले 3 वर्ष डिजेइङ सिके नभन्दै उनी सन 2011 बार अफ डिजेमा टप 5 पर्न सफल भए अहिले उनी डिजे संसारमा डिजे नवाङ बनेका छन् बौद्ध कपनमा डिजे नवाङ पार्टीमा कमर्सियल हिपहप तथा इलेक्ट्रो म्युजिक बजाउन मन पराउँछन् सन 2005 डिजे यात्रा प्रारम्भ गरेका नवाङ डिजे तेन्जिङबाट प्रभावित छन् अहिले कुनै क्लबमा आबद्ध नभए पनि उनी आउटडोर पार्टीमा बढी सक्रिय छन् उनी डिजेङ गर्न राजधानीका सबै स्थानमा पुगिसकेका छन् भने हेटौडा नारायणगढ सिन्धुपाल्चोक सोलुखुम्बु बनेपा उनको मुख्य क्षेत्र हो फ्रिक्वेन्सी इभेन्टले सन 2010 बानेश्वरमा सम्पन्न गरेको स्ट्रिट फेस्टिभललाई उनी सम्झन लायक इभेन्ट भन्छन् यति बेला झण्डै 10,000 मानिस उनको म्युजिकमा सडकमै नाचेका थिए त्यसलाई इमेज च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो साथीभाइ र फेसबुकको माध्यमबाट पनि इभेन्ट पाउने डिजे नवाङ 25,000 लिएर डिजाइन गर्ने गर्दछ तपाईँ पनि कुनै इभेन्टहरू गर्दै हुनुहुन्छ भने 25,000 छुट्याएर डिजे नवाङलाई बोलाउनुहोस् त्यहाँनिर एउटा वातावरण क्रिएट हुन्छ जुन वातावरणमा तपाईँ उफ्री उफ्री नाच्नुहुन्छ रमाउनुहुन्छ उनको विचारमा जसले सङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्न सक्छ त्यही नै सफल डिजे हो उनले डिजे नवाङ शीर्षकको रिमिक्स एल्बम पनि तयार पारिरहेका छन् डिजे नवाङलाई फेसबुकमा डिजे नवाङ टाइप गरी रिक्वेस्ट सेन्ड गर्न सकिन्छ त्यसको लागि DEEJAY डिजे NAWANG नवाङ टाइप गरेर फेसबुकमा आफ्नो फ्रेन्ड बनाउन चाहनुहुन्छ भने फ्रेन्ड रिक्वेस्ट गर्नुहोला र फेसबुकबाट नै तपाईँ डिजे नवाङलाई आफ्नो पार्टी इभेन्टहरूमा जेसुकै प्रोग्रामहरू गर्दै हुनुहुन्छ तपाईँलाई डिजेको आवश्यक छ भने त्यहाँ बोलाउन सक्नुहुन्छ डिजे जोनमा मैले आज डिजे नवाङको बारेमा तपाईँको माझमा सटिक इन्फर्मेसन राखेँ अब भने तपाईँ माझबाट टाटा बाई बाई गर्ने बेला भइसकेको छ तर त्योभन्दा अगाडि तपाईँको लागि एउटा नेपाली पप सङ्गीत त बजाउँछु नै हेरिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्ज प्रिजेन्ट्स प्रोग्राम पप ग्यालरीको आजको एपिसोडबाट द एजको नचाहेको सङ्ग तपाईँको माझमा प्ले आउट गर्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुट्टिन्छु हवस् त नमस्ते हेभ अ ग्रेट टाइम जुनी जुनी भरिला